गर्न सफल भएको बताउनुभयो। संयुक्त सरकारले छोटो समयमा सत्य निरूपण तथा मेलमिलाप आयोग, संसदीय समितिहरूको गठन लगायतका कामहरू गर्नु महत्वपूर्ण भएको उहाँले बताउनुभयो। पत्रकारहरूको प्रश्नमा प्रधानमन्त्री कोइरालाले भन्नुभयो, संख्याका हिसाबले थोरै काम भएका छन् तर स्लो मोसन रेस सरकारको काम जादु जस्तो हुँदैन, कोइरालाको थप भनाइ थियो। जनताको राहतका काम बजेट आएपछि हुने भन्दै उहाँले निर्वाचनका समयमा आफूले बोलेका र जनतालाई परेका समस्याको निदान आउँदो बजेटले गर्ने बताउनुभयो। एक वर्षभित्रमा संविधान निर्माण हुने कुरामा ढुक्क रहन आग्रह गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, संविधान बनाऊ, त्यसपछि द्रुत गतिमा देशको विकास हुन्छ। विगत 60 वर्षमा जनताले पाउन नसकेको विकास अब नेपालीले पाउन सक्ने भन्दै उहाँले त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। नेपालमा शान्तिपूर्ण ढंगबाट संविधान सभाको निर्वाचन सम्पन्न भएकोमा अन्तर्राष्ट्रिय जगतले उत्साहित ढंगबाट लोकतान्त्रिक संविधान निर्माणका लागि शुभकामना दिएको बताउनुभयो। पूर्वी चितवनको रत्नगरमा प्रजातान्त्रिक विचार समाज चितवन र बीपी स्मृति ट्रस्टले आज आयोजना गरेको विचार गोष्ठी र भोलिदेखि रत्नगरमा नै शुरू हुने नेपाल निजामती कर्मचारी युनियनको 6 महाधिवेशनलाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री कोइराला आज चितवन आउनु भएको हो। नाइजेरियामा झण्डै 300 छात्रहरूलाई अपहरण गरी बन्धक बनाइएको प्रति नेपाल सरकारले ध्यान आकृष्ट भएको जनाएको छ। प्रधानमन्त्री सुशील कोइरालाले एक वक्तव्य जारी गर्दै नाइजेरियाको विद्रोही समूह बोको हरामले गत अप्रेल 14 बन्धक बनाइरहेका छात्रहरूको निशर्त रिहाईको माग गर्नुभएको हो। वक्तव्य मार्फत प्रधानमन्त्री कोइरालाले विश्वका सबै देशका नागरिकको मौलिक हकको नेपाल पक्षपाती भएकोले बोको हरामको कार्य निन्दनीय भएको जनाउनु भएको छ। विचार मानवता विरोधी भएको भन्दै कोइरालाले तत्काल अपहरित छात्रहरूलाई रिहाई गर्न माग समेत गर्नुभएको छ। उहाँले यस घटनाले नेपाल सरकारलाई स्तब्ध बनाएको भन्दै नाइजेरियाली जनता र सरकारलाई सान्त्वना दिनुभएको छ। नाइजेरियाको विद्रोही समूहले गत अप्रेल 14 बन्धक बनाइरहेका 300 छात्र विद्यार्थीको अझै पत्ता लाग्न सकेको छैन। उप प्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले पूर्वाधार लगायत मापदण्ड पूरा भएका थप ठाउँमा नगरपालिका घोषणा हुने बताउनु भएको छ। सरकारले मापदण्ड पूरा गरेका 72 नगरपालिकाको घोषणा गरेको र थप नगरपालिकाको मापदण्ड लगायतबारे अध्ययन गरी सिफारिश गर्न समिति बनाइएकाले समितिको सिफारिशका आधारमा थप नगरपालिका घोषणा हुने बताउनुभयो। सरकारले पछिल्लो पटक घोषणा गरेका नगरपालिकाको आवश्यक विकासका लागि पनि सरकारले काम थालिसकेको मन्त्री सिंहको भनाइ छ। काठमाडौँको मैत्रीदेवीमा भएको कार्यक्रममा उहाँले नयाँ नगरपालिका घोषणाले ती क्षेत्रका नागरिकमा खुशी छाएको भन्दै सरकार त्यो खुशीलाई दिगो बनाउन सक्रिय हुने बताउनुभयो। उहाँले माघमा नयाँ संविधान जारी गर्नु अघि नै स्थानीय निकायको चुनाव हुने दावी पनि गर्नुभयो। सिंचाई मन्त्री नारायण प्रसाद साउतले एक वर्षभित्रमा मुलुकले जसरी भए पनि संविधान पाउने बताउनु भएको छ। आज सदलाईको बरथवामा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै साउतले एक वर्षभित्रमा संविधान बन्ने कुरामा शंका नगर्न आग्रह गर्नुभयो। मन्त्री साउतले किसानको आर्थिक उन्नति नभएसम्म देशको दिगो विकास हुन नसक्ने भएकाले सरकार कृषि उत्पादनको लागि सम्भव भएका क्षेत्रमा सिंचाई सुविधा पुर्याउन तयार रहेको बताउनुभयो। देशको विकाससँगै नागरिकलाई संविधान आवश्यक रहेकाले वर्तमान सरकार संविधान निर्माणका लागि जस्तो सुकै सहयोग पुर्याउन तयार रहेको मन्त्री साउतको भनाइ छ। नेपाल निजामती कर्मचारी युनियनको भोलिदेखि रत्नगरमा हुने 6 महाधिवेशनको तयारी पूरा भएको छ। महाधिवेशनको तयारीका बारेमा आज आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी तयारी पूरा भएको जनाएको छ। महाधिवेशनको भोलि एक समारोहका बीच प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने पत्रकार सम्मेलनमा युनियनका केन्द्रीय अध्यक्ष सुबोध कुमार देवकोटाले जानकारी दिनुभयो। यस्तै महाधिवेशनमा पूर्व प्रधानमन्त्री तथा कंग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा नेता रामचन्द्र पौडेल, भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधि लगायतका नेताहरूको पनि सहभागिता रहने देवकोटाले बताउनुभयो। महाधिवेशनले आगामी 3 वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। भोलि उद्घाटन सत्रपछि बन्द सत्र शुरू हुने र 30 गते नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सकिने अध्यक्ष देवकोटाको भनाई छ। अधिवेशनले नयाँ नीति तथा कार्यक्रम सांगठनिक प्रतिवेदन पारित गर्नेछ। महाधिवेशनमा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी 1000 जनाको सहभागिता रहने आयोजकले जनाएको छ। महाधिवेशनमा सहभागी प्रतिनिधि तथा पर्यवेक्षकका लागि रत्नगर र सौराहाका होटलहरूमा खाना र बस्नको व्यवस्था मिलाइएको देवकोटाले बताउनुभयो। महाधिवेशनमा करिब 60-80 लाखसम्म खर्च लाग्ने आयोजकले जनाएको छ। सो अवसरमा केन्द्रीय अध्यक्ष देवकोटाले निजामती कर्मचारीहरूले संविधान लेखनमा सहजीकरणको भूमिका निर्वाह गर्ने बताउनुभयो। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले कुनै पनि हालतमा नेपाली भूमि छिमेकी मित्र राष्ट्र चीनका विरूद्ध प्रयोग हुन नदिने बताउनु भएको छ। हिजो चीनको दक्षिण पश्चिमी प्रान्त युनानको राजधानी खुनमिङमा प्रान्तीय कम्युनिष्ट पार्टीका प्रमुख सिन क्वारनरोङसँगको भेटमा वहाँले नेपाल एक चीन नीतिमा दृढ़ रहेको समेत बताउनुभयो। चीनले युनान प्रान्तलाई नेपाल लगायत दक्षिण एसिया र पूर्वी एसियासँगको आर्थिक सांस्कृतिक विकासमा साझेदारी गर्ने प्रमुख केन्द्रको रूपमा विकास गरेकोमा खनालले प्रशंसा गर्नुभयो। नेपाल युनान प्रान्तको सांस्कृतिक एवं जातीय विविधता समान प्रकृतिको रहेको र युनानले कृषि र जलविद्युत क्षेत्रमा हासिल गरेको चमत्कारिक प्रगतिको नेपालले पनि अनुसरण गर्न सकिने बताउनुभयो। भेटवार्तामा युनान प्रान्तका चिनिया कम्युनिष्ट पार्टीका प्रमुख छेन क्वानरोङले नेपाल र चीनबीच बलियो सम्बन्ध विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा झलनाथ खनाललाई धन्यवाद दिनुभयो। उहाँले यस्ता भ्रमणले नेपाललाई युनान प्रान्तका बीच सहकार्य गर्ने बाटो बनाउन सहयोग गर्ने बताउनुभयो। 10 दिने चीन भ्रमणमा रहेको उहाँले यस्ता भ्रमणले नेपाललाई युनान प्रान्तका बीच सहकार्य गर्ने बाटो बनाउन सहयोग गर्ने बताउनुभयो। हेलु सरकारमा हालसम्म करिब 30,000 औषधी प्राप्त भएको छ। 2068 कार्तिकमा स्थापना भएको हेलु सरकारमा स्थापनाकालदेखि 2070 चैत्र मसान्तसम्म जम्मा 29,707 औषधी गुनासो प्राप्त भएको जनाइएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव कृष्णहरि बास्कोटाले यसमध्ये 28,851 तथा 97% औषधी सम्बोधन भएको बताउनुभयो। सचिव बास्कोटाका अनुसार यस अवधिमा गृह मन्त्रालयमा 4,262 शिक्षा मन्त्रालयमा 3,034 स्थानीय विकास मन्त्रालयमा 1,799 भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा 1,613 औषधी प्राप्त भएको थियो। यस्तै वाणिज्य तथा आपूर्ति मन्त्रालयमा 1,159 अर्थ मन्त्रालयमा 1,114 श्रम तथा रोजगार मन्त्रालयमा 1,080 र विद्युत प्राधिकरणमा 937 उजुरी पठाइएको सचिव बास्कोटाले जानकारी गराउनुभयो। चालू आर्थिक वर्षको पहिलो 9 महिनाको अवधिमा 5,852 उजुरी प्राप्त भएकोमा 5,117 सम्बोधन भएको उहाँले उल्लेख गर्नुभयो। एसएलसी परीक्षाको क्रममा धनुषा जिल्लाको यदुकहा क ख र धवौली परीक्षा केन्द्रमा स्थगित गरिएको सामाजिक विषयको परीक्षा पुनः हुनुपर्ने माग राखी गत 12 दिनदेखि रिले अनसनमा रहेका विद्यार्थीहरूले आज पनि अनसन जारी राखेका छन्। सो परीक्षा केन्द्रमा सामाजिक विषयका दिन सुरक्षाकर्मीद्वारा विद्यार्थीमाथि गोली प्रहार गर्दा उत्पन्न समस्यालाई दृष्टिगत गर्दै उक्त विषयको परीक्षा स्थगित गर्दै अन्य विषयको परीक्षा भएको थियो। घटनापछि समाजका नागरिक समाजका प्रतिनिधि अभिभावक सुरक्षाकर्मी र प्रशासनिक निकाय बीच छलफल भइसु विषयको परीक्षा पुनः लिने सन्दर्भमा परीक्षा नियन्त्रण कार्यालयलाई आग्रह र ध्यानाकर्षण गराइएको थियो। गत चैत्र 11 गते स्थगित गरिएको सो विषयको पुनः परीक्षा हुनुपर्ने माग गर्दै संविधान सभामा सभासदहरूले सरकारको ध्यानाकर्षण गराए पनि अहिलेसम्म सो प्रति कुनै चासो देखाइएको छैन। यसबाट 996 जना विद्यार्थीको शैक्षिक भविष्य अनिश्चित भएको छ। राष्ट्रिय जनमोर्चाको भातृ संगठन अखिल नेपाल युवक संघको छैठौं राष्ट्रिय सम्मेलन चितवनमा हुने भएको छ। यही 29 गते नारायणी कला मन्दिरमा उद्घाटन हुने सम्मेलनको बन्द सत्रबाट 4 वर्ष कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने जनाइएको छ। पत्रकार सम्मेलनमा बोल्दै अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष काशीनाथ पोखरेलले राजनीतिक आन्दोलनमा सक्रिय सहभागी जनाएका युवाहरूको पक्षमा दलहरूले ठोस योजना तथा कार्यक्रम ल्याउन नसकेको आरोप लगाउनुभयो। अध्यक्ष पोखरेलले सरकारले विदेश जाने नीति अवलम्बन गर्नुभन्दा पनि सरकारले युवाहरूका लागि स्वदेशमा औद्योगिक प्रतिष्ठान खोलेर रोजगार दिन सकेमा देश समृद्ध बन्न सक्ने तर्क गर्नुभयो। उहाँले ठूला दलहरूको संघीयताको मोडल स्पष्ट नभएकाले संघीयता नआउने जिकिर गर्दै संविधान निर्माण कार्य समेत दलहरूको सत्ता लिप्साले गर्दा ओझेलमा पर्न सक्ने खतरा रहेको औलाउनुभयो। राष्ट्रिय सम्मेलनमा सहभागी हुन 440 जना प्रतिनिधिहरू विभिन्न 65 जिल्लाबाट आउने जनाइएको छ। सम्मेलनको राष्ट्रिय सम्मेलनको जनमोर्चाका कार्यकारी अध्यक्ष शशिराम नेपालीले उद्घाटन गर्ने जनाइएको छ। युवक संघका केन्द्रीय महासचिव तिलक थापाले दुई दिनसम्म चल्ने बन्द सत्रमा घोषणा पत्र विधान प्रतिवेदन आगामी कार्ययोजना बारेमा समेत छलफल गरिने जानकारी दिनुभयो। उहाँले संविधान निर्माणका पक्षमा जनतालाई जागरूक बनाउन युवा परिचालन तथा जनदबावमूलक कार्यक्रम गरिने समेत बताउनुभयो। पाँचौं राष्ट्रिय सम्मेलनबाट 37 सदस्यीय कार्य समिति बनेको संघको नयाँ कार्य समिति कति सदस्य बनाउने भन्ने बारे कुनै टुङ्गो नलागेको संघले जनाएको छ। नयाँ बन्ने कार्य समिति सहमतिका आधारमै चुनाव हुने बताइएको छ। सम्मेलन 31 गतेसम्म चल्नेछ। सामाजिक मनोविज्ञानमा परिवर्तन आउन नसकेकै कारणले महिला लेखन विस्तार हुन नसकेको महिला साहित्यकारहरूले बताएका छन्। प्रगतिशील लेखक संघ चितवनले भरतपुरमा गरेको प्रगतिवादी साहित्य र महिला लेखन विषयक बहस कार्यक्रममा सहभागीले निरन्तर साहित्य लेखनको समस्या रहेको बताएका छन्। प्रगतिवादी धारा नारावादी मात्रै नभएको भन्दै समाजप्रक र सौन्दर्यप्रक भूमिकामा स्पष्ट रहेको दावी गरेका छन्। प्रगतिशील लेखक संघ चितवनकी अध्यक्ष सरिता तिवारीले नेपालको साहित्यका सन्दर्भमा पनि उपभोक्तावाद हावी हुँदै गएको र बजार शास्त्रका नियमहरू हावी भइरहेको बताउनुभयो। उहाँले महिला साहित्यकारहरू चितवनमा कम संख्यामा रहेको भन्दै साहित्यमा महिला लेखनप्रति आकर्षित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। कला र साहित्यमा प्रगतिशील हुनुको अर्थ सार्थक सर्वहारावादी स्रष्टा बन्नु पनि रहेको उहाँको भनाइ छ। महिला साहित्यकार सुधा त्रिपाठीले पुरूषवादी सोचकै कारणले महिला लेखन फस्टाउन नसकेको बताउनुभयो। उहाँले राजनैतिक चेतनाले महिला चेतना डोराउनु पर्ने बताउनुभयो। त्यस्तै साहित्यकार मिश्र बजेतीले सामाजिक रूपान्तरण र पूर्ण रूपमा नभएसम्म नारीवादको अवस्था कायम रहने तर्क गर्नुभयो। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौं, यही अवस्थामा एक वर्षभित्र संविधान जारी होला, ए दुई मत छैन बी हुनै सक्दैन सी नेताहरूमा भर पर्छ, तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ, ए दुई मत छैन भन्नेमा 37%, बी हुनै सक्दैन भन्नेमा 20%, सी नेताहरूमा भर पर्छ भन्नेमा 43%। मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, नयाँ संविधान जारी गर्नु अघि नै स्थानीय निकायको चुनाव हुने उप प्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाश मान सिंहको दावीप्रति तपाईँ के भन्नुहुन्छ? ए भए राम्रो, बी पदको बोली सी समयले देखाउला। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढे टोडा बिर्ग सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन 9 बिसे काठमाडौँ सड़क खण्ड, मोगलिन दमौली पोखरा सड़क खण्ड र नानगढ प्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फोल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656 63 063, मोबाइल नम्बर 9855761743। मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि बिहानदेखि दिनभर घाम लाग्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। राजनैतिक अस्थिरता गहिरो अवस्थामा रहेको थाइल्याण्डमा आज सरकार समर्थितहरूले पनि प्रदर्शन शुरू गरेका छन्। प्रधानमन्त्री लक्ष्मणवात्र पदमुक्त भएपछि थाइल्याण्डमा सरकार विरोधी आन्दोलन छन् सर्किरहेको बेला आज भने प्रधानमन्त्रीको दलका कार्यकर्ताहरूले नै प्रदर्शन गरेका हुन्। सो प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री सिनावात्रामाथि राजनैतिक रूपमा षड्यन्त्र भएको बताएका थिए। उनीहरूले प्रधानमन्त्रीका रूपमा सिनावात्राले कुनै पनि गल्ती नगरेको बताएका थिए। राजधानी बैंककमा प्रधानमन्त्रीको दलका कार्यकर्ताहरू प्रदर्शनका लागि अकस्मात निस्किएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको बताइएको छ। थाइल्याण्डमा वर्षौं दिनदेखि आन्दोलन गर्दै आएका विपक्षीहरूले शुक्रबार निर्णायक आन्दोलनको संज्ञा दिएर नयाँ विरोध प्रदर्शनको शुरूआत गरेको बताइएको छ। दक्षिण सुडानमा सरकार र विद्रोही बीच शान्ति सम्झौता भएको छ। दक्षिण सुडानका राष्ट्रपति साल्भा किर तथा विद्रोही नेता रिक म्याकर बीच शान्ति सम्झौतामा हस्ताक्षर भएको समाचार संस्था बीबीसीले जनाएको छ। शान्ति सम्झौतामा तत्काल युद्ध विराम गरी संक्रमणकालीन सरकारको गठन गर्ने त्यसपछि चुनाव गरी नयाँ संविधान बनाउने उल्लेख छ। दुई पक्षीय बीचको भिडन्तमा हजारौंको ज्यान गइसकेको छ भने दशौं लाख घरबार विहीन भएका छन्। दुवै पक्ष पाँच महिनासम्मको युद्धपछि शान्ति सम्झौताका लागि तयार भएका हुन्। अमेरिकाले सम्झौताको स्वागत गरेको छ। अमेरिकी विदेश मन्त्री जोन केरीले शान्ति सम्झौता दक्षिण सुडानको भविष्यका लागि अत्यन्तै महत्वपूर्ण भएको बताउनुभयो। खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले पहिलो खेलमा दिल्ली डेयर डेभिल्स र सनराइजर हैदराबाद बीचको खेल जारी छ। टसारेला पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले ताजा अवस्थामा 20 ओभरमा 13.1 ओभरमा 3 विकेटको क्षतिमा 103 रन बनाएको छ। सात खेलबाट 6 अङ्क जोडेको हैदराबाद पाँचौं स्थानमा छ भने हैदराबाद भन्दा एक खेल बढी खेलेको दिल्लीले दुई खेलमा जित हात पार्दै 4 अङ्क जोडेको छ। यस्तै आज बेलुका सुबा 8 बजेपछि हुने दोस्रो खेलमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ। साँझ 5 बजेको अर्पण बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। छोटो समयमा सरकारले सबै अवरोध हटाएर ब्रेक थ्रू गर्न सफल भएको प्रधानमन्त्री कोइरालाको दावी। निर्वाचनका समयमा आफूले बोलेका र जनतालाई परेका समस्याको निर्धारण आउँदो बजेटद्वारा गर्ने। नयाँ संविधान जारी गर्नु अघि नै स्थानीय निकायको चुनाव हुने उप प्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री सिंहको दावी। एक वर्षभित्रमा संविधान बन्ने कुरामा शंका नगर्न सिंचाई मन्त्री साउदको आग्रह। सामाजिक मनोविज्ञानमा परिवर्तन आउन नसकेर महिला लेखन विस्तार हुन नसकेको महिला साहित्यकारहरूको भनाई। राजनैतिक चेतनाले महिला चेतना डोराउनु पर्नेमा जोड। प्रधानमन्त्री सिनावात्र पदमुक्त भएपछि थाइल्याण्डमा सरकार विरोधी आन्दोलन छन् चर्कियो। प्रधानमन्त्रीको दलका कार्यकर्ताद्वारा नै प्रदर्शन सरकार र विद्रोही बीच दक्षिण सुडानमा शान्ति सम्झौता। र इण्डियन प्रिमियर लीग आईपीएलमा अहिले दिल्ली डेयर डेभिल्स र सनराइजर हैदराबाद बीचको खेल सारी आफै मुम्बई इण्डियन्स र चेन्नई सुपर किङ्स पनि भिड्ने। साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सुजिता हमाल बिदा भए। नमस्कार। शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप सँगै फोन नम्बर 056-553-290 रंग रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि मोबाइल 9842446174 रेडियो अर्पण 104.5 मेगाहर्ज टाँसी उर्गेन गुम्बाको सूचना बछौली तीन लौखानीमा निर्माण गरिएको टाँसी उर्गेन गुम्बाको यही वैशाख 29 गते शुरू भएर तीन दिनसम्म प्रमुख लामा साइला लामाबाट वाङ दिने तथा प्रवचन र विविध सांस्कृतिक कार्यक्रम सहित वैशाख